يسوس يقدمه وداجه يقدمه ودي يقدمه يسوس يقدمه وداجه يقدمه ودي يقدمه سنتو شرابو وهاو الله جيتا يبانت قولون اللي كبر مسكرا لان تدرس سنتو ترارا بانت الفتو سنتو شرابو وهاو الله جيتا يبانت قولون اللي كبر مسكرا لان تدرس Oh Lord, I love to be. ताके अमलाके ताके अमलाके अमलाके बच्चा में आए चनावने तुम्हे के जिए बच्चा में आए चनावने तुम्हे वज़ीया बच्चा में आए Ake amla ke, amla ke bata mengaye, chenalane kubre, ke jiye bata mengaye, chenalane kubre, wajiye bata mengaye, chenalane kubre, Yesus bata mengaye. Let it rain.